Book 2 28 28 28 في الفندق شكاوى هوتيل مده تكراري هوتيل مده تكراري الدوش لا يعمل شاور चालत नाही شاور चालत नाही لا يوجد ماء ساخن नळाला गरम पाणी येत नाही आहे नळाला गरम पाणी येत नाही आहे أيمكنكم أن تكلفوا أحدا ليصلحه؟ आपण त्याची दुरुस्ती करून घ्याल का आपण त्याची दुरुस्ती करून घ्याल का لا يوجد تليفون في الغرفة खोलीत टेलिफोन नाही आहे खोलीत टेलिफोन नाही आहे لا يوجد تلفزيون في الغرفة खोलीत दूरदर्शनाचा संच नाही आहे खोलीत दूरदर्शनचा संच नाही आहे لا يوجد بالكون شرفة للغرفة खोलीला बाल्कनी नाही आहे खोलीला बाल्कनी नाही आहे الغرفة صاخبة खोलीत खूपच आवाज येतो खोलीत खूपच आवाज येतो الغرفة صغيرة جدا खोली खूप लहान आहे खोली खूप लहान आहे الغرفة معتمة جدا खोली खूप काळोखी आहे खोली खूप काळोखी आहे التدفئة لا تعمل हीटर चालत नाही हीटर चालत नाही المكيف لا يعمل वातानुकूलक चालत नाही वातानुकूलक चालत नाही التلفزيون معطل दूरदर्शन संच चालत नाही दूरदर्शन संच चालत नाही هذا لا يعجبني मला ते आवडत नाही मला ते आवडत नाही السعر عال جدا علي ते खूप महाग आहे ते खूप महाग आहे عندكم ما هو ارخص आपल्याजवळ काही स्वस्त आहे का आपल्याजवळ काही स्वस्त आहे का هل يوجد بيت شباب بالقرب من هنا इथे जवळपास यूथ हॉस्टेल आहे का इथे जवळपास यूथ हॉस्टेल आहे का هل يوجد بنسيون بالقرب من هنا इथे जवळपास बोर्डिंग आहे का इथे जवळपास बोर्डिंग आहे का هل يوجد مطعم بالقرب من هنا इथे जवळपास उपहारगृह आहे का इथे जवळपास उपहारगृह आहे का